بےقراروں میں، گلازاروں میں یعنی اللہ والوں کے پاس آؤ. کہاں بے قراروں میں غلط لوگوں کو دوست بنایا ہوا ہے، غلط دوستوں سے بہتر ہے تنہائی. میر آؤ بھی گل عذاروں میں، ہے کہاں چین بے قراروں میں. ایک حسین ہو تو دل اسے دے دوں، ایک حسین ہو تو دل اسے دے دوں. سخت مشکل ہے ان ہزاروں میں، سخت مشکل ہے ان ہزاروں میں. ہر کوئی اپنا تصور کر لے، مرد ہیں تو یہاں سے ایک دفتر تک جا رہے ہیں، کتنی حسینوں کو دیکھ لیں گے ان ہزاروں میں. بہتر ہے کہ نظر جھکا لیں عورتوں سے. یونیورسٹی جا رہے ہیں، یونیورسٹی کے اندر کتنی لڑکیاں ہیں، کتنوں کو دیکھ لیں گے، کیا سب استعمال کر سکتے ہیں. مستورات ہیں، مجلس میں آ رہی ہیں یا گھر کے اندر ہیں، مجلس میں جا رہی ہیں، کتنی عورتوں مردوں کو دیکھ لیں گی. وہ اس سے بہتر ہے اپنے شوہر پہ راضی رہیں، شوہر نہیں ہے تو بس اللہ سے اپنا دل لگائیں، نظر بچائیں. ایک حسین ہو تو دل اسے دے دوں، سخت مشکل ہے ان ہزاروں میں. اب حضرت والا کیا فرما رہے ہیں آگے سنیے. خون ارماں سے قلب رنگی کر، خون ارماں سے قلب رنگی کر، میر رکھا ہے کیا نظاروں میں، میر رکھا ہے کیا نظاروں میں. ایک پل کو سکون نہیں ملتا، ایک پل کو سکون نہیں ملتا. دیکھ بلبل کو ان بہاروں میں، دیکھ بلبل کو ان بہاروں میں. اپنے قلب و نظر بچا لینا، اپنے قلب و نظر بچا لینا. کون جیتا ہے ان سہاروں میں، کون جیتا ہے ان سہاروں میں. آخر شعر ہے. دل خدا پر فدا کرو اختر، دل خدا پر فدا کرو اختر. کچھ نہیں عارضی بہاروں میں، کچھ نہیں عارضی بہاروں میں. میر آؤ بھی گل عذاروں میں، ہے کہاں چین بے قراروں میں. خون ارماں سے قلب رنگی کر، میر رکھا ہے کیا نظاروں میں. بہت عارفانہ اشعار حضرت والا کے، عاشقانہ عارفانہ، اللہ کی محبت میں ڈوبے ہوئے اور نصیحت آموز मजा आ जाता है। कैसे मिजाज पहुंच गया आप माशाल्लाह, बड़े तैयार होके आए हो। हजरत वाला फरमाते हैं जिसका शेख से ताल्लुक ढीला ढाला हो गया वो शैतान और नफ्स का सर तरने वाला हो गया, और बच्चों को ही पता चल जाता है, यानी बीवी बच्चों को पता चल जाता है हाँ इसका शेख से ताल्लुक ढीला ढाला हो गया, और यहाँ हमारे खूब नजर रखते हैं सबके कौन आ रहा है कौन जा रहा है। नहमदु व नसल्ली अला रसूलिल करीम। हर हफ्ते एक सुन्नत बताई जाती है, जब अल्लाह ताला कोई भी नेमत अता फरमाए तो शुक्र अदा करें, इस सुन्नत पे अमल करें। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को जब कोई पसंदीदा चीज देखते थे तो फरमाते थे अल्हम्दुलिल्लाहिल्लज़ी बिनिअमतिही ततिम्मुस्सालिहात। ये वक्त अल्लाह का याद आ जाए हम लोगों को। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब कोई पसंदीदा चीज देखते थे तो फरमाते थे अल्हम्दुलिल्लाहिल्लज़ी बिनिअमतिही ततिम्मुस्सालिहात, या अल्हम्दुलिल्लाह व शुक्रुलिल्लाह कह दें। कोई अल्लाह ताला की नेमत नजर आए, हजरत वाला फरमाया बच्चे अच्छे लग रहे हैं, बीवी अच्छी लग रही है, अम्मी अब्बू अच्छे लग रहे हैं, और कोई और नेमतें दी, अच्छी गाड़ी अच्छी लग रही है हम लोगों को, मोटरसाइकिल अच्छी लग रही है, साइकिल अच्छी लग रही है, किसी ने घड़ी पहनी है घड़ी अच्छी लग रही है, तो अल्हम्दुलिल्लाहिल्लज़ी बिनिअमतिही ततिम्मुस्सालिहात पढ़ ले, अल्लाह की नेमत है और तरक्की होगी। और जब कोई नागवारी की हालत पेश आए तो फरमाते थे अल्हम्दुलिल्लाहि अला कुल्ली हाल, अल्हम्दुलिल्लाहि अला कुल्ली हाल। अल्लाह ताला बर्ताव में सख्ती ना फरमाते, नरमी को पसंद फरमाते थे। आप इंतहाई नरम मिजाज हलीम उत्तबा और रहम दिल थे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम इंतहाई नरम मिजाज हलीम उत्तबा और रहम दिल थे। माशाल्लाह। अगर कोई गरीब आता या कोई बुढ़िया आप सल्लल्लाहु अलैहि वसल्लम से बात करना चाहती तो आप सल्लल्लाहु अलैहि वसल्लम सड़क के एक किनारे पर सुनने के लिए बैठ जाते थे। घर वालों का बहुत ख्याल रखते थे कि किसी को आप सल्लल्लाहु अलैहि वसल्लम से तकलीफ ना पहुंचे, इसलिए रात को बाहर जाना होता तो आहिस्ता से उठते, आहिस्ता से जूता पहनते, आहिस्ता से किवाड़ खोलते और आहिस्ता से बाहर जाते। इसी तरह घर में तशरीफ लाते तो आहिस्ता से आते ताकि सोने वाले को तकलीफ ना हो और किसी की नींद खराब ना हो जाए। अल्लाह ताला हमें भी ये नबी सल्लल्लाहु अलैहि वसल्लम की अदा पे मर मिटने वाला बनाए। आहिस्ता आहिस्ता करके चलते रहेंगे इंशाल्लाह बहुत अजीम शान फायदा होगा। थोड़ा सा इसमें से पढ़ के सुना देता हूँ। कल हमने ये किताब तकसीम की वहां पर दखनी मस्जिद में, अल्हम्दुलिल्लाह बयान हुआ हजरत वाला की दुआओं से, तो दूसरों को तो हम पढ़ दे रहे हैं, हम लोग के पास भी किताब है मगर बहुत अजीब व गरीब है। जब हम लोग गुनाहों से बच रहे हैं तो हमें इनामात क्या क्या मिलेंगे हम लोगों को मालूम भी होना चाहिए। हजरत वाला फरमाते हैं जब अल्लाह मियां ने मुतालबा फरमाया है कि गुनाह छोड़ दो, और आजकल हुकूमतें कहती हैं कुछ दो और कुछ लोग की बुनियाद पर काम चलाओ, तो अल्लाह ताला ने हमसे गुनाह छुड़वाकर हमको क्या दिया, लिहाजा तक्वा पर अल्लाह के इनामात देखिए। नंबर एक, वमन यत्तकिल्लाह यजअल लहू मिन अम्रिही युसरा, जो अल्लाह ताला अगर तुम तक्वा से रहोगे गुनाहों से बचोगे तो तुम्हारे सब काम आसान कर देंगे, हम अपने हुक्म से उसके सारे काम आसान कर देंगे। क्यों साहब ये नेमत नहीं है कि इंसान के सारे काम आसान हो जाएं? ये एक खास बात है, एक अल्लाह वालों से किसी का ताल्लुक हो किसी का नहीं हो और वो थोड़ा बहुत भी चल रहा हो तो उसके भी काम आसान हो जाते हैं, और जो और ज्यादा तक्वा अख्तियार करे हर काम शेख से पूछ पूछ के करे तो पता भी नहीं चलता इतने सारे काम हमारे आसान हो जाते हैं, और जिनका ताल्लुक नहीं है अहलुल्लाह से वो बेचारे इतने कामों में फंसे रहते हैं कि बस। उसकी वजह यही है कि तक्वा नहीं आएगा, तक्वा आ ही नहीं सकता बगैर अहलुल्लाह के। फिर हजरत वाला ने पूछा कि भी गुनाह से हमारे काम आसान होते हैं या मुश्किल, तो खुद गुनाह मुश्किल है, खुद गुनाह इतना मुश्किल है कि इंसान इसके लिए कितनी तदबीरें करता है छुपाता है, और करे तो अयतली अलैहिन्नास, हर वक्त डरता रहता है कहीं लोगों को खबर ना हो जाए, और सेहत भी खराब हो जाती है, हर गुनाह से सेहत को नुकसान पहुंचता है, दिल कमजोर हो जाता है क्योंकि मखलूक का खौफ होता है कि कोई जान ना ले, कोई छुप अबू गए में छुपके से वीडियो देख रहा है इंटरनेट के ऊपर, मोबाइल पे गंदी तस्वीरें देख रहा है, यूनिवर्सिटी जाके छुपके छुपके बाथरूम में जाके गंदी तस्वीरें देख रहा है, मगर उसको पता है कि अगर सबके सामने नहीं देखता वो गुनाह जो है छुपके कर रहा है, तो इसकी वजह क्या है कि कहीं लोगों को पता ना चल जाए, अम्मी अबू को पता ना चल जाए। माईशतन जनका की तस्वीर यह है कि अल्लाह ताला फरमाते हैं मैं अपने नाफरमानों को जो मुझको नाखुश करके हराम खुशियां दिल में इम्पोर्ट कर रहे हैं मैं उनकी जिंदगी को तलख कर देता हूं और इनकी हराम खुशियों के टाट में आग भी लगा देता हूं। हजरत वाला फरमा रहे हैं मैं वल्ला कसम खाकर कहता हूं کوئی بھی نافرمان ظالم ثابت نہیں کر سکتا کہ وہ آرام سے ہے. ان کی صورتوں پر لعنتیں برستی ہیں, قلب پر اتنے عذاب ہوتے ہیں جس کی حد نہیں. تھوڑی دیر کے لیے حرام مزے لے لیتے ہیں, اس کے بعد دل پر عذاب اور بے چینی کے جوتے پڑتے ہیں. حکیم الامت نے معیشت زنکا کی تفسیر فرمائی, گنہگاروں کی زندگی کس طرح سے تلخ ہوتی ہے. نمبر ایک, انتقام سے ڈرتے ہیں کہ جس کے ساتھ گناہ کر رہا ہوں کہیں اس کے وارثین آ کر انتقام نہ لے لیں. نمبر دو, خوف افشائے راز, ہر وقت ڈرتے رہتے ہیں کہیں میرا یہ راز کہیں آؤٹ نہ ہو جائے, کسی کو پتہ نہ چل جائے. اور دوسرا انعام کیا ملتا ہے؟ وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ, پہلا انعام کیا؟ آپ کے سارے کام آسان ہو جائیں گے. دوسرا انعام کیا ہے؟ وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا. کیونکہ یہ فقیر آج کو تلاوت کر رہا تھا تو یہی آیتیں ساری آنا شروع ہوئی, ایک ساتھ ہی ہیں. وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مِنْ أَمْرِهِ يُسْرًا, اور وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُعْظِمْ لَّهُ أَجْرًا. یہ بھی ہے نا, اگر تم تقوا, کہ اس کو اللہ تعالیٰ مصیبت سے جلدی نکال دیتے ہیں اور اس کو مصائب سے ایگزٹ جلدی دے دیتے ہیں. اس کی ایک دفعہ زبان تشریف فرمائی تھی, کیونکہ اللہ تعالیٰ چاہتے نہیں کہ میرا بندہ دنیا کے کاموں میں پھنسا رہے, اس کو جلدی سے نکال دیتے ہیں تاکہ دوبارہ میرے پاس آ جائے اور مجھے یاد کرے اور اللہ والوں کی مجلسوں میں جائے. اور وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, بہت پیاری آیت ہے ماشاء, ساری آیتیں پیاری ہیں. اللہ تعالیٰ ایسے رستے سے اس کو روزی دے گا جہاں سے اس کو گمان بھی نہیں ہوگا. تقویٰ جو ہے بے خسارے کی تجارت ہے, یہ اللہ تعالیٰ سے تجارت ہے بے خسارے کی, سود بھی نہیں ہے. دنیا میں اگر کسی سے تجارت کرو اور جو ہے لاس کی ضمانت لے لو کہ بھائی نقصان کے ہم ساتھی نہیں ہیں, تو سود ہو جائے گا جو حرام ہے. لیکن اللہ تعالیٰ فرماتے ہیں یہ قانون بندوں کے لیے ہے کہ وہ آپس میں ایسی تجارت نہ کریں, مگر اگر تم تقویٰ سے رہو گے تو میں ایسی تجارت کی گارنٹی لیتا ہوں کہ ہم تم کو رزق دیں گے اور بے حساب دیں گے اور اس میں سود بھی نہیں ہوگا. تقویٰ میں فائدہ ہی فائدہ ہے, اس میں کبھی خسارہ ہے ہی نہیں. ہماری طرف سے کبھی وعدہ خلافی نہیں ہوتی. اگر وعدہ پورا ہونے میں کبھی تاخیر نظر آئے تو سمجھ لو تم نے کہیں نالائکی کی ہے, تمہارے تقویٰ میں کہیں کمی آ گئی ہے. یہ اعمال بد کی ہے پاداش, ورنہ کہیں شیر بھی جوتے جاتے ہیں حل میں. متقی آدمی کو کبھی پریشانی نہیں آ سکتی. جب کبھی پریشانی آئے تو جائزہ لو, کہیں آنکھ نے غلطی کی ہوگی, کہیں کان نے, کہیں دل نے گندے خیالات پکائے ہوں گے, خیانت آئینیہ ہوئی ہوگی یا خیانت صدریہ. بعض لوگ نگاہوں کی حفاظت سے توبہ کر لیتے ہیں لیکن دل میں پچھلے گناہوں کے مزے لیتے ہیں, یہ خیانت صدریہ ہے. سینے کی خیانتیں دونوں حرام ہیں. یعلم خائنۃ الاعین وما تخفی الصدور, چشمی کی نگاہیں, چشمی کی حفاظت کرو اور نگاہیں قلبی کی بھی حفاظت کرو, گندے خیالات بھی دل میں نہ لاؤ. تو آپ نے تقویٰ کے تین انعامات سن لیے, نمبر ایک سب کام میں آسانی, نمبر دو سب مصائب سے خروج, اور نمبر تین رزق بے حساب. اور چوتھا انعام کیا ملے گا؟ ہر مفتی تقوی اسماعیلی صاحب دارالقاتم عالیہ عجیب بات فرمایا تھا, ایک دفعہ فرمایا تھا کہ تقویٰ کا چوتھا انعام یہ والا جو حضرت والا نے فرمایا, یہ عجیب ہے. تقویٰ کا چوتھا انعام یہ ہے, ایک نور فارق بھی عطا کرتے ہیں. ایک نور ہوتا ہے, یہ دل میں آتا ہے, ایک نور عطا کرتے ہیں جس سے برائی اور بھلائی کی تمیز رہتی ہے. یا ایھا الذین آمنوا ان تتقوا اللہ یجعل لکم فرقانا, ایک نور فارق دیتے ہیں. نور فرقان ہوتا ہے, حرام اور حلال کی تمیز پتہ چل جاتی ہے اہل اللہ کی صحبت یافتہوں کو. یہ خاص ملکہ اللہ تعالیٰ عطا فرماتے ہیں, یہ ان کو گمراہ لوگوں کو پتہ چل جاتا ہے یہ گمراہ لوگ ہیں. اور پانچواں انعام یہ ہے, جو شخص تقویٰ سے رہتا ہے, یہ مردوں عورتوں دونوں کی بات ہو رہی ہے, اللہ تعالیٰ اس کو نور سکینہ عطا کرتے ہیں. هُوَ الَّذِي أَنزَلَ السَّكِينَةَ فِي قُلُوبِ الْمُؤْمِنِينَ, جس کی وجہ سے وہ ہر وقت باخدا رہتا ہے, ایک لمحے کو اللہ کو نہیں بھول سکتا. اگر جان بوجھ کر اللہ کو بھلا کر کسی حسین کی طرف رغبت کرنا چاہے تو اس کو اپنی موت نظر آئے گی. بھلاتا ہوں پھر بھی وہ یاد آ رہے ہیں. اس کی پھر حضرت والا نے عجیب تشریح فرمائی, محدثین کے حوالوں سے, مفسرین کے حوالوں سے, ان ارادہ سوءً او قصد محظوراً اسمہ اللہ عن ارتکابہ. صاحب نسبت, اللہ تعالیٰ ہمیں بھی صاحب نسبت بنا دے تاکہ ہم بھی اس کا مزداق بن جائیں. صاحب نسبت اگر کسی برائی کا ارادہ بھی کر لے, کسی گناہ کے ارتکاب کا جان بوجھ کا ارادہ بھی کر لے, تو ملا علی قاری کی یہ شرح ہے. اور بہت بڑے محدث عظیم ہیں, ان کی قبر مبارک دیکھیے, جنت المولا میں مالا میں ہے, مکہ شریف میں. اور مولانا یوسف پٹیل صاحب رحمۃ اللہ کی بھی وہیں پر ہے, اور حاجی امداد اللہ مہاجر مکی بھی وہیں مدفون ہے ماشاء اللہ. تو ملا علی قاری جو ہے رحمۃ اللہ علیہ شرح مشکات میں لکھتے ہیں, اگر وہ اللہ کا ولی ہے تو اللہ تعالیٰ اس کی حفاظت فرمائیں گے اور گناہ سے بچا لیں گے. اس کے دل میں ایسی بے چینی آئے گی اور گناہ میں اس کو ایسی موت نظر آئے گی کہ وہ گناہ اور تقویٰ دونوں کا بیلنس نکالے گا اور کہے گا نہیں بھائی تقویٰ ہی میں فائدہ ہے, اس گناہ میں تو بہت مصیبتیں نظر آ رہی ہیں. تو تقویٰ سے کیا ملے گا؟ نور سکینہ ملتا ہے. انزلہ سے نازل کیا اس کو نور, اس نور کو زمین سے نہیں پا سکتے. یہ پیٹرول نہیں ہے جس کو سائنسدان نکال لیں. وہ اللہ تعالیٰ جس سے خوش ہوتا ہے اس کے دل پر سکینہ نازل کرتا ہے جس کی وجہ سے وہ ہر وقت باخدا رہتا ہے. تقویٰ کا چھٹا انعام کیا ہے؟ دوسری انعام یہ ہے فَلَنُحْيِيَنَّهُ حَيَاتًا طَيِّبَةً. سبحان اللہ, اگر تم بیچارہ بستر پہ سو رہا تھا مگر آپ کو مزہ آ رہا ہے گود میں لینے, آپ آتے اس لیے حیدرآباد سے, جمعرات کو ہی آ جاتے ہیں. ایک دن کا پتہ نہیں کیا کرتے ہیں, ابھی سوال پوچھیں گے ہم آپ سے. اگر تم اعمال صالحہ کرو گے تو ہم تم کو ضرور بے ضرور بالطف زندگی دیں گے. اللہ کی فرمانبرداری پر اللہ کا وعدہ ہے ہم تم کو بالطف زندگی دیں گے. لام تاکید بانو نے ثقیلہ سے فرمایا, یعنی ضرور, یہ اس میں کوئی شک و شبہ ہی نہیں ہے. ہماری نلائکی کی وجہ سے اللہ تعالیٰ نے یہ اہتمام فرمایا, ظالم تم نفس کی بدماشیوں کے چکر میں ہو, لہٰذا ہم یہ آیت لام تاکید بانو نے ثقیلہ سے فَلَنُحْيِيَنَّهُ نازل کر رہے ہیں کہ تم کو اطمینان ہو جائے واقعی اللہ پر لطف اور مزیدار زندگی دے گا. ورنہ بغیر تاکید کے بھی اللہ تعالیٰ کا کلام انتہائی موقت ہے. یہ ہماری نلائکی کی وجہ سے اللہ تعالیٰ نے اتنا اہتمام فرمایا کہ فکر مت کرو ہم تمہیں مزیدار زندگی دیں گے. تو یہ ایک اور انعام ہوگی. اب ساتواں انعام سن لیجئے. ساتواں انعام کیا ہے؟ اللہ تعالیٰ اس کو عزت دیں گے. ان اکرمکم عند اللہ اتقاکم. سید, شیخ, مغل, پٹھان, خاندان, جتنے قبیلے ہیں ان کا مقصد خالی تعارف ہے, عزت ان میں نہیں ہے. یہ اس لیے ہے کہ تعارف ہو جائے. اس کے بعد فرمایا ان اکرمکم عند اللہ اتقاکم, چاہے اس کے پھٹے پرانے کپڑوں جھوپڑی میں رہ رہا ہو, اللہ کو خوش کرتا ہے یہ معزز شخص ہے. اللہ یہ سب کی نظر میں معزز ہوگا. معزز وہی لوگ ہیں جو تقویٰ سے رہتے ہیں. ایک سید بدماش ہے, شرابی ہے, زنا کرتا ہے, اور ایک جلاہا ہے جو تقویٰ سے رہتا ہے. بتاؤ کون افضل ہے؟ ایک کالے رنگ والا ہے لیکن اللہ کا ولی ہے, اور ایک سفید گوری چمڑی والا ہے. انگریز ہے چاہے مسلمان بھی ہو لیکن شراب اور زنا نہیں چھوڑتا, تو وہ کالا حفشی اللہ کا ولی ہے. اس کے پیر دھو کر پی لو, چمڑی سے کچھ نہیں ہوتا. نہ گوری سے مطلب نہ کالی سے مطلب, پیا جس کو چاہے سہاگن وہی. حضرت والا کا الہامی مضمون ہوتا تھا, سوچ کے نہیں بیان کرتے تھے. یہ جو بات فرمائی اس کے پیر دھو کر پی لو, عجیب بات, چمڑی سے کچھ نہیں ہوتا. جس کو اللہ پیار کر لے وہی سہاگن ہے. خواتین کے لیے سن لیں, جس کو شوہر پیار کر لے وہی اصلی بیوی ہے. ورنہ شوہر کو آپ نے پریشان کیا ہوا ہے تو شوہر کیسے خوش ہوگا بھائی؟ کوشش کریں شوہر کا دل مٹھی میں لیں. جس کو اللہ پیار کر لے وہی سہاگن ہے, قسمت والا ہے. تقویٰ کا ساتواں انعام ہے اکرام. دنیا میں بھی تقویٰ والا معزز رہتا ہے, ہر آدمی اس سے دعا کراتا ہے. جن لوگوں نے اپنے نفس کی اصلاح نہیں کی, چاہے وہ صورتاً فرشتے رہے ہوں, گناہ میں مبتلا ہو گئے تو جس سے گناہ ہو جاتا ہے کوئی اس سے دعا کراتا ہے. آپس میں گناہ کرنے والے لڑکا لڑکی یا لڑکے لڑکا دونوں بغیر سلام ایک دوسرے سے رخصت ہوتے ہیں. یہ بہت اہم بات بتا رہا ہوں. اگر کوئی کسی شخص حسین اور معشوق گناہ کر لیں, اس وقت دونوں سلام کیے بغیر دل میں ایک دوسرے پر لعنت بھیجتے ہوئے مجرمانہ طور پر الگ ہوتے ہیں. کوئی رخصت ہوتے ہوئے سلام بھی نہیں کرتا. کوئی یہ نہیں کہتا کہ اچھا حضرت دعاؤں میں یاد رکھیے گا. کیوں؟ اس لیے کہ شیطان سے دعا نہیں کراتا. دونوں سمجھ گئے کہ ہم دونوں نالائق ہیں. اور تقویٰ کی کیا شان ہے؟ کسی نے ایک طرف اپنے گناہ کے لیے پیش کیا اور دوسرا بھاگا تو اس کو سمجھتا ہے ہاں یہ متقی ہے. تقویٰ سے اللہ تعالیٰ دونوں جہانوں میں عزت دیتا ہے, یہاں تک کہ ہندو اور کافر بھی عزت کرتا ہے. کہتا ہے بھائی یہ بڑا پرہیزگار اور سادھو آدمی ہے. اس کا تو مجھے بڑا تجربہ ہوا ہے, جدہ کے اندر بھی اور حضرت والا کے ساتھ بھی رہ کے جو ہے اتنے لوگوں نے, غیر مسلموں نے دعا کروائی اور دعا کروانے آ گئے. جو حرام نظر ڈالتا ہے اس کو کہتا ہے یہ سادھو نہیں ہے, سواد ہو ہے. یہیں سواد لیتا ہے, حرام لذتیں لیتا ہے, ہندو بھی ایسے وہ گالیاں دیتا ہے. اتنے سارے انعام بتا رہے ہیں آپ لوگ, ماشاءاللہ بھی نہیں کہہ رہے. تقویٰ کا اللہ تعالیٰ ہمیں بھی نصیب فرمائے اپنی رحمت سے. آٹھواں انعام یہ ہے ان اولیاءہ الا المتقون, کہ وہ شخص اللہ کا دوست بن جاتا ہے. اس کی غلامی کے سر پر اپنی دوستی کا اللہ تاج رکھ دیتے ہیں. تو کچھ دن متقی ہو کر بھی جیو تاکہ اللہ کی ولایت اور دوستی کا صحیح مزہ دنیا سے لے کر جاؤ. کیا یہ کیا کہ آج ولی اللہ ہوئے اور روح قبض ہو گئی؟ بے شک خاتمہ تو اچھا ہوا, لیکن تم نے دنیا میں زندگی میں اللہ کی دوستی کا مزہ کہاں چکھا؟ ولی ہوتے ہی تمہارا انتقال ہو گیا. یہ دعا کرو اللہ ولایت بھی دے اور نسبت صدیقین دے, ولایت صدیقیت کا اعلیٰ مقام, پھر اس میں جینا بھی نصیب فرمائے. میں جانو मैं जानू भी तो सही कि आपके दोस्तों को क्या क्या मिलता है और क्या मजा आता है, आपका नाम लेने में आपकी मोहब्बत में क्या लुत्फ है, आपकी मोहब्बत में जीने का क्या लुत्फ है। जितने मर्द सुन रहे हैं, औरतें सुन रही हैं, हजरत ने फरमाया अल्लाह से मांगे हम लोग औलिया सिद्दीकीन की खते इंतहा, अपने अमाल पे नजर न रखें, अल्लाह की रहमत पे नजर रखें। अपने अमाल पे नजर रखेंगे तो हम तो पहुंच ही नहीं सकते, अल्लाह जिस पे चाहे फजल फरमा दे, मगर कोशिश करनी पड़ेगी। तक्वा का नवा इनाम क्या है, या अय्युहल्लज़ीन आमनू इन तत्तकुल्लाह यजअल लकुम फुरकानन व युकफ्फिर अनकुम सय्यातिकुम, यानी जो खताएं और लग्जिशें उससे सरजद होती हैं दुनिया में उनका कफारा बदल कर दिया जाता है, यानी इसे ऐसे अमाल सालिहा की तौफीक हो जाती है जो उसकी सब लग्जिशों पर गालिब आ जाते हैं। इसलिए अल्लाह वालों पे कभी एतराज नहीं करना चाहिए, उनकी नेकियां हमसे बहुत ज्यादा होती हैं। तकवा के इनामात में से एक इनाम आखिरत में मग़फ़िरत है और सब गुनाहों और खताओं की माफी है। सय्यातिकुम व यग़फिर लकुम, यही वाली आयत में आगे है, अल्लाह ताला उसकी मग़फ़िरत फरमा देंगे। फिर हजरत वाला ने फरमाया गुनाह छोड़ने के लिए तीन काम कर लें। गुनाह छोड़ने के लिए पहले खुद हिम्मत करें, बगैर हिम्मत के कोई काम नहीं होता। पहले हिम्मत कीजिए कि अब इंटरनेट की साइट खोलनी ही नहीं है, यूट्यूब बंद कर देना है, फेसबुक बंद कर देना है, हिम्मत तो करें। फिर अल्लाह ताला से हिम्मत की दरख्वास्त करो, या अल्लाह मुझे अपनी अता फरमूदा हिम्मत को इस्तेमाल करने की तौफीक दे। हिम्मत होती है, आदमी इस्तेमाल नहीं करता। ए अल्लाह आपने गुनाह से बचने की जो हिम्मत दी है और तकवा की जो ताकत दी है इसको मुझे इस्तेमाल करने की तौफीक दे। और नंबर तीन, खासान खुदा से, मकबूल बंदों से हिम्मत की दुआ करवाओ, अल्लाह ताला अपने प्यारों की दुआ कबूल करता है। और हिम्मत कैसे मांगोगे, जैसे ब्लड कैंसर हो जाए, गुर्दे बेकार हो रहे हो, तो जिस दर्द दिल से इस वक्त दुआ करता है ए अल्लाह मुझे सेहत अता फरमा, जिस दर्द से अपनी शदीद जिस्मानी बीमारी के लिए इंसान दुआ कर रहा है, जिसको डॉक्टर जवाब दे दें कि तुम्हारे गुर्दे अनकरीब बेकार हो जाएंगे और तुम्हारे जिस्म का फिल्टर प्लांट खराब हो जाएगा, सारा खून जिस्म से निकाला जाएगा और साफ करके फिर चढ़ाया जाएगा, बचना मुश्किल है, आप बताइए उसका कैसी दुआ मांगेगा, किस दर्द दिल से गिड़गड़ाएगा। तो मर्दों को भी औरतों को भी जिस जिस गुनाह में मुलविस हैं, जो अखलाक खराब हैं, गिड़ा के मांगे अल्लाह ताला से। हजरत वाला फरमा रहे हैं जो मजा ताल्लुक माल्ला के इस मुकाम पर है कि एक सांस भी हम उनको नाराज न करें और हर सांस अल्लाह पर फिदा कर दें, जिंदगी की इस लज्जत को क्या कहूं। सारा आलम नहीं समझ सकता कि इसमें क्या मजा है जिसको अपनी जिंदगी फिदा करने का इस दर्जे जज्बा हासिल हो जाए। ऐ खुदा मेरी जिंदगी की हर सांस आप पर फिदा हो और हम एक सांस भी आपको नाराज करने से आपकी पनाह चाहते हैं। बस ये मकाम औलिया सिद्दीकीन का है, मस्जिद के गोशे में या रोजे मुबारक पर, ये बैतुल्लाह के मुल्तजिम पर वलीउल्लाह बन जाना कमाल नहीं। कमाल यह है कि आप हसीनों के सामने भी वलीउल्लाह रहे, तब समझ लें शुक्र है दर्द दिल मुस्तकिल हो गया, अब तो शायद मेरा दिल भी दिल हो गया। मुल्तजम पर तो फासिक और बदमाश भी रो लेता है, ये रोना भी इसके लिए मुबारक है कि पिछली की तो माफी हो गई लेकिन अगली की भी तो फिक्र करो, गटर में गिर गए फिर माफी कर ली लेकिन आइंदा तो ना गिरो। तो मैं अर्ज कर रहा हूँ जीने का मजा और जीने का लुत्फ उसको है जिसने अल्लाह को खुश कर लिया। जितना जो जमीन पर अल्लाह को खुश रखता है उतना ही अल्लाह ताला भी उसको खुश रखते हैं। मैंने ऐसे लोगों को भी देखा, कबाब और बिरयानी बैंक बैलेंस है, इस फकीर ने भी देखा लेकिन रात भर चिल्ला रहे हैं। मैंने अलीगढ़ में अपने शेख से पूछा ये तो नवाब साहब का घर है क्यों, ये क्यों चिल्ला रहे हैं, हाय हाय की आवाजें क्यों आ रही है। हजरत ने फरमाया इनके गुर्दे में दर्द उठा हुआ है, कहां गया शामी कबाब, किधर गई बिरयानी, कहां गई नोटों की गड्डियां और दौलत। इसलिए कहता हूं अगर अकल है तो अल्लाह ताला को खुश रखिए, और अगर कोई बिल्कुल इंटरनेशनल गधा और शैतान बन चुका है तो उसका कोई जिम्मेदार नहीं, पीर भी कुछ नहीं कर सकता। जिस शख्स को खुद अपनी फिक्र ना हो, सारी दुनिया के पीर इसको अल्लाह के गजब से नहीं बचा सकते जब तक कि खुद इंसान अल्लाह ताला की राह में हिम्मत इस्तेमाल ना करे। और अगर चूड़ी पहनकर बैठा रहे, नफ्स मगलूब रहे, तो खानका भी इसको वलीउल्लाह नहीं बना सकती। ये मर्दान खुदा का रास्ता है, हिजड़ों का नहीं है। अल्लाह ताला फरमाते हैं यहाँ रिजालुल्लाह का काम है, रिजालुल्लाह तुलहीहिम तिजारतु वला बैउन अन ज़िक्रिल्लाह। मर्द बनकर आओ तब हमारा रास्ता तय करो। दुनियावी मामले में तो बड़े बाहिम्मत बन जाते हो, गुनाह के लिए रात रात भर दौड़ते हो, जलती हुई लू में लोग दौड़े हुए हैं, दौड़ रहे हैं। एक शख्स ने बताया जून का महीना था, लू चल रही थी, धूप में साइकिल पर बैठकर नाच देखने के लिए 10 मील गया। क्यों साहब? नाच देखने के लिए, डांस देखने के लिए। क्यों साहब? अभी जैसे टेस्ट देने के गए हैं हमारे एक दोस्त, गर्मी में गए कि नहीं गए? क्यों साहब? गुनाहों के लिए इतनी मेहनत करो करने की के एक नाचने वाली को देखने के लिए 10 मील गया जून की गर्मी में। तो फिर अल्लाह को खुश करने के लिए कितनी मेहनत करनी चाहिए। इश्क़े मौला जरा करके तो देखो, जो अल्लाह खालिक नमकियात लैलाए कायनात है, उस मौलाए कायनात से मोहब्बत करके तो देखो वो किस कदर मस्तियां देता है, सारे आलम की लैलाओं का रस और कैप्सूल दिल में डाल देता है। इन लैलाओं से तो कितने लोग पागल हो गए, लेकिन आशिक मौला कभी पागल नहीं होता, बल्कि पागलों को अकलमंद बना देता है। मैं कहता हूँ, हजरत वाला फरमा रहे हैं, अगर कैस को भी इस जमाने का कोई शम्सुद्दीन तबरेजी मिल गया होता तो उसके इश्क लैला को इश्क मौला से बदल देता। आज भी इस जमाने में शम्सुद्दीन तबरेजी मौजूद हैं, इश्क लैला में जो बदहवास पागल बेसाख्ता हवास बाख्ता हो, किसी वक्त के किसी शम्सुद्दीन तबरेजी से उसे मिला दो, इंशाल्लाह आज भी अल्लाह की रहमत से वो इश्क लैला को इश्क मौला से बदल देगा। अब हजरत मीर साहब रहमतुल्लाह का जोश आ गया, हजरत मीर साहब ने ब्रैकेट लगा दिया, अहकर राकिमुल हुरूफ अर्ज करता है, मुहिब्बी और महबूबी, हजरत मुर्शिदी दामन रकातुम आलिया को यह मकाम हासिल है। इस जमाने के न जाने कितने आशिक लैला जिनकी बर्बादी अपनी इंतहा को पहुंच गई थी और हलाकत के करीब थी, हजरत वाला की सोहबत की बरकत से आशिक मौला बन गए। कैस भी अगर इस जमाने में होता और हजरत वाला को पा जाता तो जालिम अपने जमाने का रूमी होता। हजरत वाला की शान में एकर का शेर है जो कई साल पहले हजरत वाला की बरकत से मौजू हुआ, हजरत मीर साहब रहमतुल्लाह का शेर है, क्योंकि हजरत मीर साहब रहमतुल्लाह आशिक शेख थे माशाल्लाह, तो वो रह ही नहीं सकते थे कि यहाँ ब्रैकेट ना लगाएं वो रह ही नहीं सकते थे। मजनू अगर, मैंने आज तक इस किताब को बहुत दफा पढ़ा, ये शेर हमेशा मैं छोड़ देता था, ये इतनी मुश्किल लिखा हुआ है क्या, मगर हजरत मीर साहब रहमतुल्लाह की बरकत है, फिर हजरत मीर साहब रहमतुल्लाह मौलाना इब्राहिम कश्मीरी ने पढ़े तो फिर अब मैं इसको पढ़ रहा हूँ बहुत अरसे बाद। मजनू अगर दीदे तोरा ताइब शोदे अजमा सेवा बर पाए तो फुता शोदे वज़ईश्क लैला इशबरी। मजनू अगर आपको पा जाता तो गैरुल्ला से ताइब हो जाता और गलबे तशक्कुर में आपके पाओं पर गिर जाता, यानी मोहब्बत में हमेशा को आपका गुलाम बन जाता और इश्क लैला से निजात पा जाता और इसका इश्क लैला इश्क मौला से बदल जाता। एकर इशरत जमील मीर अफअल्लाहु अन, हजरत मीर साहब रह ही सकते थे यह लिखने के बगैर, ये खास बात है। सुन रहे हो हसन, यूनिवर्सिटी में जो है बचना बड़ा मुश्किल है, इसलिए मजलिस में बैठ जाया करूँ। बस आज की तकरीर का खुलासा यह है, अल्लाह को ना छोड़ो दोस्तों, बहुत खसारे का रास्ता है, नफ्स दुश्मन के कहने में ना हो। जिस दुश्मन ने हमको बारहा मुसीबत में मुब्तला किया फिर भी दुश्मन को नहीं पहचान सकते, यानी नफ्स दुश्मन की बात मानी कपड़े नापाक हो गए, नफ्स दुश्मन की बात मानी डंडे बड़े अल्लाह के, और बेचैनी परेशानी पाई, और सबसे बड़ा अजाब यह आता है अल्लाह वालों से दूर हो जाता है। नालायक लड़कियां अच्छी लग रही हैं, अल्लाह वालों की मजलिस में दूर जा रहा है, और आशिक नबी बनते हैं, नफ्स दुश्मन को नहीं पहचानते और आशिक नबी बनते हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं तुम्हारा सबसे बड़ा दुश्मन नफ्स है। इन आयतों का मुराकबा रखिए, जब किसी हसीन की तरफ मैलान हो फौरन कहिए फइन्ना लहू मईशतन ज़ंका, ऐ ज़ालिम तेरी जिंदगी हराम खुशियों को अल्लाह तलख कर देगा। क्या देखता है इधर, अल्लाह जिसकी जिंदगी तलख कर दे वो शीरनी पा सकता है, जरा ऐलान भी तो देखो किसका है। फइन्ना लहू मईशतन ज़ंका, फिर इंशाल्लाह नजर हट जाएगी, और सड़कों पर किसी औरत को देखने का वसवसा भी आए तो फौरन आमन तो बिल्लाही और रसूल ही पढ़िए, मैं ईमान लाया अल्लाह पर उसके रसूलों पर। यूट्यूब पे देखने का गुनाह करने का दिल चाहे, फेसबुक पे या गंदी तस्वीरें देखने का, आमन तो बिल्लाही और रसूल ही पढ़ लें, और इस आयत का मुराकबा करें फलनुहयन्नहु हयातन तैयबा, कि ए बेवकूफ नफ्स अगर तुझे मजा ही चाहिए तो चल तस्बीह पढ़, अमाले सालिहा कर, वजू कर, दो नफिल पढ़, सजदे में गिर जा, तो क्या होगा, और फलनुहयन्नहु हयातन तैयबा का वादा ले ले, अगर तू नफ्स के कहने पर चलता है तो देख ले फइन्ना लहू मईशतन ज़ंका, तेरी जिंदगी तलख हो जाएगी, इसकी तलवार सर पर लटकी हुई है, अल्लाह ताला का ऐलान है, देखो कैसी तलवार है, तुम्हारी जिंदगी को हम तलख कर देंगे, तुम तरह तरह की मक्कारियों से मेरे बंदों या बंदियों को फरेब और धोखा देकर बेरंडा और समोसा खिला खिलाकर फंसाते हो, हम तुम्हारे इस मकरो फरेब और तदबीरों की टाट में अपने कहर और गजब की आग भी लगाना जानते हैं, तुम मेरे बंदे बंदियों को धोखा देते हो, इनकी आबरू लूटते हो, शर्म नहीं आती, बायजीद बुस्तामी की शक्ल में नंगे अजीद बना हुआ है नालायक। महारूमी फरमाते हैं अगर कोई चिमगादड़ पेशाब पखाने की नाली चूसता है तो मुझे कोई ताज्जुब नहीं, मुझे तो ताज्जुब उन लोगों पर है जो सालिहीन की वजह में है और बुजुर्गों के सोहबत याफ्ता है। आ किस अंदाज से फरमाया, सुनिए, गर खफाशे रफ्ते दर कोरो कबूद, अगर चिमगादड़ گندی جگہ جاتا ہے نالی میں پیشاب چوستا ہے تو تعجب نہیں ہے. باز سلطان دیدارا بارے چبور, جس باز شاہی نے سلطان کو دیکھا ہوا ہے اس ظالم کو کیا ہو گیا, چمگادڑ پن کر رہا ہے, خفاشیت کر رہا ہے. جس جان نے اللہ کے قرب کا مزہ چکا, خانقاہوں میں رہا, اللہ والوں کی خدمت کی, خط لکھے, اس کو کیا ہو گیا, حسن فانی غلاظت میں مبتلا ہے. اس لیے دوستوں جتنا ہمارا ظاہر ہے دعا کرو اس سے زیادہ بہتر ہمارا باطن ہو جائے. اللہم اجعل سریرتی خیرم من علانیتی, یہ مناجات مقبول میں دعا لکھی ہوئی ہے. جتنا ظاہر میرا اچھا ہے اس سے بہتر ہے اللہ میرے باطن کو کر دے. میں قسم اٹھا کر پھر کہتا ہوں اللہ تعالیٰ کی محبت میں جو مزہ ہے پورے عالم میں کہیں نہیں ہے, نہ سلاطین کے تخت و تاج میں, نہ پاپڑ سموسوں میں ہے, نہ حسن کی رومانٹک دنیا والوں کے پاس ہے. یہ جو فلم ایکٹریس وغیرہ ہیں چاہے رات دن زنا کرتے رہیں, ان کی زندگی میں چین نہیں ہے, ولیم فائیو کھا کر سونے کی کوشش کرتے ہیں. میں نے افریقہ والوں سے کہا تھا نہ دیکھو کسی کی وائف ورنہ کھانی پڑے گی ولیم فائیو. ولیم فائیو نیند کی دوا ہے, یہ میری یورپی ملکوں کی تقریر ہے. نہ دیکھو تم کسی کی وائف نہیں تو کھانی پڑے گی ولیم فائیو. پھر جب ولیم فائیو بھی فیل ہو جائے گی ولیم ٹین, پھر ٹین بجاتے ہوئے گدو بندر کے پاگل خانے میں داخل ہو جاؤ گے اور حیدرآباد جانا پڑے گا چار گھنٹے کا سفر کر کے. سبحان اللہ, یہ حضرت والا نے بہت درد سے دعا فرمائی. اس کے بعد پھر اخلاق کے بارے میں پندرہ منٹ عرض کروں گا. بس اللہ دعا سنیے گا, اللہ تعالیٰ میری آہ و فغاں قبول فرمائے, اس کو سارے عالم میں نشر کر دے. اختر کی یہ فریاد ہے کہ اللہ آپ کے کرم نے مجھے اپنے کو اور آپ کے بندوں کو غیروں سے چھوڑا کر آپ سے جوڑنے کی جو مہم چلانے کی توفیق بخشی ہے اس کا سلیقہ بھی عطا فرمائیے, اس کو قبول بھی فرمائیے, اور اختر کی اس آہ و فغاں کو سارے عالم میں نشر فرما دیجئے. اختر کے قلب و جاں کو اپنی ذات پاک کے ساتھ اس طرح چپکا لیجئے سارا عالم مجھے ایک بال بھی آپ سے الگ نہ کر سکے. میری اولاد و ذریات, میرے دوستوں ان کی اولاد و ذریات کو بھی یا اللہ ایسی محبت دے دے کہ ہمارے دل و جان آپ سے ایسے چپک جائیں سارا عالم, نہ بادشاہوں کا عالم, نہ حسینوں کا عالم, نہ مال و دولت کا عالم, نہ رومانٹک دنیا کا عالم, نہ انٹرنیٹ کا عالم, یہ ابھی لگا دیا, کوئی بھی عالم ہمیں آپ سے ایک بال کے برابر بھی الگ نہ کر سکے, نہ موبائل کا عالم, نہ کرکٹ میچ کا عالم. اے اللہ ہم سب کو اپنی ایسی محبت دے دے. اے اللہ ہمارے چاروں سلسلوں کے تمام اولیاء کرام کے صدقے میں خصوصیت سے شاہ عبد الغنی صاحب رحمۃ اللہ علیہ, شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ, حضرت شاہ ابرار صاحب, ان بزرگوں کی جوتیاں جو اختر نے اٹھائیں آپ اس کو قبول فرمائیے, اور ان کے صدقے میں اختر کا ایمان و یقین اولیاء صدیقین کی منتہا تک پہنچا دیجئے میری اولاد کو, میرے احباب کو بھی, ان کی اولاد کو بھی. وآخر دعوانا, آپ بھی آمین کہہ رہے ہیں ماشاءاللہ.